गयो तिम्रो याद रह्यो नि अब भेटैन हुने भयो नि सम्झनामा हो संसार रोयो तारा तिमी नरै नरै जल तिम्रो याद रह्यो नि अब भेटैन हुने भयो नि सम्झनामा संसार रोयो तारा तिमी नरै नरै जल ए मान्छु सम्झनामा आऊ तिम्रो लागि संसार रोयो तारा तिमी नरै नरै जल